हेलो हाई नमस्ते जिग्री, स्वागत छ है तपाईँको आफ्नै डुकडुकी बन्न सफल रेडियो कार्यक्रम साथीसँग मनका कुरामा। र म हुँ तपाईँको आफ्नै हसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन। र सबिन सँगै म पनि छु है साथी, तपाईँकै चटपटी अनि प्यारी साथी सविता। स्वागत छ है साथी कार्यक्रमको 599 भागमा। अनि हेर्नु नि जिग्री, चिटिक्क परे हुन्छ, राम्रो हुन्छ यो चटपटे साथीले। होइन यो सविता, तिमी भुजिया प्याज खोर्सानी नुन बेसार मिलाएर बनाएको चटपटे हो क्या हो? चटपटे साथी भन्नलाई हेर है सबिन, मेरो दिमाग भुट्ने कुरा नगर है। मेरो दिमाग कि मकै भटमा छोडेर भुट्नको लागि हेर्नु जिग्री के भन्छ भन्छ हो यसले। होइन के भएको छ सबिन, तिमीलाई आज किन यसरी उठपट्याङ कुरा गरिरहेको? सविता हो, कहाँ उठपट्याङ कुरा गरेको छु र, म के हो र फुटुक फुटुक गरेर कुरा गर्नलाई? मैले त रमाइलो गरेको त होइन जिग्री। रमाइलो गरेको रे? खै मलाई त केही रमाइलो लागेको छैन है सबिन। अब यतिकै बसेर कहाँ रमाइलो हुन्छ त, घुम्नु पर्छ नि मेचमा, फन फन घुम्नु पर्छ अनि पो मजा हुन्छ त नि, हो कि भन्नुहोस् त जिग्री? फेरि मनले महसुस गर्नुपर्छ कि, हो कि भन्नुहोस् त जिग्री? ए हो, ल ल त्यस्तो भयो त तिमीलाई किन चिमोटेको मलाई कस्तो रहेछ कि यो। लौ सबिन, अनि अघि आफै भनेको होइन रमाइलो पनि महसुस गर्नुपर्छ भनेर, त्यसैले तिमीलाई चिमोटेर रमाइलो गरेको नि। अर्कालाई चिमोटी चिमोटी रमाइलो हुन्छ नि, खोइ त्यसमा म तिम्रो टाउकोमा ठाङ्गा हान्छु अनि रमाइलो हुन्छ। तिमीले टाउकोमा ठाङ्गा हान्दासम्म मैले हेरेर बसिराख्छु नि, तिमीलाई पनि दुईचोटि चिमोट्छु नि। बरु खुरु खुरु आजको कथा सुनाऊ त साथीलाई, कि त्यो सुन्न पनि महसुस गर्नुपर्छ। बेसरी तिम्रो कान बटारेर महसुस पो गराउने हो कि सबिन? लाला बुवा, आजसम्म मेरो यो कानमा मेरो बुवाले त समातेको छैन, तिमीले समात्ने रे। जिउ जिग्री सुनौ है त आज तुलसाको कथा। ओहो तुलसा नानी, के गरेर बसे कि? स्कुल जाने बेला भएको छैन? छैन नि महेश दाई, अब यति होमवर्क गरेर सकाउँछु अनि खाना खाएर स्कुल जाने हो। अनि हजुर बाबालाई भेट्न आउनु भएको हो? कस्तो कुरा बुझ्छे भने नि मेरी प्यारी बहिनीले। हो नि, जाउँ त बाबालाई गएर बोलाएर आऊ। हुन्छ महेश दाई। बुबा बुबा बाहिर आउनु रे, महेश दाई आउनु भएको छ तपाईँलाई भेट्न। ओहो महेश, एक बिहानै पो आइपुगिछ त। जाऊ छोरी, तिम्री आमालाई दुई कप मिठो चिया पकाएर ल्याऊ भन त जाऊ त। हस् बाबा। अब आउनु परेन त दाई, खबरै यस्तो छ, म त रातभरि पनि कतिखेर बिहान होला र तपाईँलाई खुसखबरी लिएर आइहालौँ भनेर सुत्नै नसकेको। के हो त्यो खुसीको कुरा भनिहाल्न, कि मेरी बुढीको विदेश जाने सबै चाँजो पाँचो मिल्यो? अनि के त बिरे दाई, अब मैले भनेपछि फरकै पर्दैन नि। अब मैले भाउजूलाई विदेश पठाउने सबै तयारी बन्दोबस्त गरिसकेँ, अब तपाईँले पैसा बुझाउन मात्र बाँकी छ क्या दाई। ए हो र, लौ बाबु तेरो कल्याण होस्। के गर्नु, मेरो यो खुट्टा सत्य भइदिएको भए म आफै विदेश जान्थेँ, तर के गर्नु, रुखबाट लडेर सत्यानाश भइगयो, खुट्टा भाँचिगयो। यस्तै हो नि बिरे दाई, दैवको लीलासँग को बाँच्न सक्छ र, तर जे भए पनि बिरे दाई कम्ता गाह्रो भएन त्यो गैर कानुनी काज बनाउन मलाई। हो र महेश बाबु, तर हेर्न अझै पनि कस्तो कस्तो डर लागिरहेछ मलाई त, केही गरेर अरूले थाहा पायो भने त मेरो बुढीको के होला भन्न बाबु। अब कसले थाहा पाउँछ र दाई, नडराउनु क्या, भाउजूलाई जस्तै मैले कतिलाई विदेश उडाइसकेँ। अस्ति भर्खरै यस्तै गैर कानुनी रूपमा पासपोर्ट बनाएर पारी गाउँकी सरितालाई विदेश पठाएको होइन त, कसले थाहा पायो त? तपाईँ पनि कुरो बुझ्नुहुन्न क्या दाई। तर महेश दाई, यसरी गैर कानुनी रूपमा विदेश जानु त ठिक होइन नि, होइन र भन्या ल लिनुहोस् चिया। अब सबैजना गइरहेका छन् भने हामी किन जान नहुने र, होइन त बिरे दाई? हो नि, फेरि जहिले पनि यो गरिबीमा के बाँच्नु, एक दुई वर्ष जति तेरी आमा विदेश गएर पैसा कमाएर ल्याउँछे अनि यहीँ ठुलो व्यापार गरौँला नि, कसो भाइ? हो नि दाई, फेरि उता काम पनि गाह्रो खाले हुँदैन क्या, घरमा बसेर बच्चा हेर्ने हो, घर कुरेर बस्ने हो, यस्तै यस्तै सजिलो काम हुन्छ नि, तर पैसा त ओहो खोलो बगाए जस्तो दिन्छ नि दाई। खै मलाई त पत्ता लागेन है बुबा, अब पैसा खोलो बगाए जस्तो बगाउँछन् रे, मैले त सुनेको कति गाह्रो हुन्छ रे, अझ यसरी गैर कानुनी रूपमा गयो भने त कति वर्ष हो जेलमा पो हाल्छन् रे, अझ कति दुःख दिन्छन् रे। चुप लाग, सानो मान्छे भएर बढी बोल्दिरहेछ, अरू पनि गएकै छन् क्यारे, खोइ अरूलाई दुःख भएको छैन। तेरी आमालाई चाहिँ के दुःख हुन्छ? तँलाई स्कुल जानु पर्दैन भने खुर्क स्कुल जा। अब तपाईँलाई त राम्रो कुरा गर्दा रिस उठिहाल्छ नि, जेसुकै गर्नुहोस्, गएँ म भित्र। जब बुढी बोल्छे बा। अब बच्चै छ बिचारी, कुरो बुझ्नुहुन्न दाई पनि। तर दाई अब ढिलो गर्नु हुँदैन है, पहिलो लटमा नै भाउजूलाई उडाउने विचारमा छु है म चाहिँ। त्यही भएर त्यो पैसाको चाँजो पाँजो मिलाइहाल्नुहोस् है दाई, अनि भाउजूको पासपोर्टहरू पनि भोलि नै आइहाल्छ, बुझ्नुभयो? भइहाल्छ नि, अब म पैसाको जोरजाम गरिहाल्छु, ऋण खोजेको छु, यो घर घरेडी सबै बन्दकी राखेर भोलि वा पर्सि, भोलि के भन्नु ल पर्सिसम्म गरिदिन्छु भाइ। ल ल ल दाई, अहिले चाहिँ म लाग्छु, अरूलाई पनि खबर दिनु छ क्या दाई, गर्नै पर्यो नि, के गर्छ? ल ल भाइ, तिम्रो कल्याण होस्, तिम्रो जय होस् भाइ। होइन के भयो हँ तँलाई, फर्सी फुल्या चाहिँ रिसाले फुलेकी छेस् त, के भयो हँ तँलाई सा तँलाई के हुनु नि? बुबाको ताल देखेर रिस उठेको नि, किन के गरेर बुढाले के हुनु नि? राम्ररी कुरै नबुझिकन तपाईँलाई खै कुन देश हो पठाउने विचारमा हुनुहुन्छ बुवा त? फेरि आमा, यसरी कुरै नबुझी बाहिर जाँदा त कति धेरै समस्यामा परिन्छ भनेर कस्तो कुरा नबुझेको के बुबाले? अब महेश बाबुले सबै चाँजो पाँजो मिलाउने भएपछि के नराम्रो हुन्छ र? ल भन् त, आफ्नो गाउँको मान्छेले त पक्कै पनि राम्रै देश राम्रै पैसा आउने ठाउँमा त पठाउँछन् होला नि। खोइ मलाई त महेश दाई माथि त शङ्कै लाग्छ, नत्र गैर कानुनी रूपमा पासपोर्टहरू किन बनाएर जानुपर्ने नि? अब मेरो उमेर 30 वर्ष पुगेको छैन नि त, त्यही भएर उमेर मिलाएर बनाउनु परेको होला नि त। त्यसो भए गैर कानुनी रूपमा किन जानु पर्यो त? बेकारको लफडा मात्रै। अब म बुढी मान्छेलाई के हुन्छ र छोरी? ल भन् त, फेरि यहाँ जहिले पनि गरिबीमा बाँच्नु पर्या छ, तेरो बाबाको खुट्टा पनि त त्यस्तो छ, जानै पर्यो नि। ल भन् त, 1-2 वर्ष दुःख गरेर केही पैसा कमाएर ल्याउनु पाए त धेरै राम्रो हुन्थ्यो नि घर व्यवहार। तँलाई पनि त डाक्टर बनाउनु पर्यो नि, त्यसको लागि पनि त टन्नै पैसा कमाउनु पर्यो नि, परेन? ल भन् त। आमा, तपाईँलाई दुःखमा पारि पारि मलाई केही पनि भन्नु छैन, तपाईँ मलाई माया गर्नुहुन्छ भने कतै नजानु है। होइन, यो तुलसालाई के भएको छ? मेरो टाउको खाना नपुगेर यहाँ तेरो आमाको टाउको खाना आयो कि? स्कुल जा भनेको सुनिनस्? जान्छु त, तपाईँहरूलाई राम्रो कुरा गर्दा त टाउको खाएको त हुन्छ नि, होइन? गएँ म स्कुल, खाना खाएर त जा तुलसा। ए तुलसा, जान्दे जान्दे, साह्रै जिद्दी हुँदै आएकी छे यो। अनि सुन बुढी, तेरो विदेश जाने सबै कुरा मैले मिलाइसके, अब हाम्रो दुःखको दिन गए बुढी। होलान् के मेरा बुवा आमाहरू, एक त विदेश काम गर्न जान लागेको रे, तर कुन देश जान लागेको अनि के काम गर्ने भनेर समेत पक्का भएको छैन रे, त्यसमाथि गैर कानुन रूपमा पासपोर्ट र भिजामा जान लागेको रे। होइन, के भएको होला मेरो बुवा आमाको बुद्धि, अरे भगवान्, 2 पैसाको पनि छैन के? अझ मैले केही बोल्यो कि सानी मान्छेले के जाने भएको रे? बुवाले त कुरा बुझ्नु भएन भएन, तर आमाले त बुझ्नुपर्छ नि, कस्तो रिस उठ्दो के, अब के गरेर सम्झाउने होला है बुवा आमालाई। होइन है तुलसा, ए दोर्जे, दोर्जे नै हो म, अनि के हो तेरो ताल? होइन, तेरो नाकको डिला जहिले नि रिस बसा हुन्छ है, क्या हो? स्कुल जान लाग्दा नि के लातले ढुङ्गा हान्दै हिँडे कि भने झन्डै आफ्नो टाउकोमा लगाएको थियो। बढी नजिस्का है, फेरि साँच्चै किन टाउकोमा हानिदिन्छु नि। ए त्यस्तो चाहिँ नगर है, ढुङ्गा त लाट्टै दुख्छ नि हौ, बरु रिस चाहिँ किन उठ्या भन्न, कि खान्दैन नि तेरी आमाले। खै के भन्नु दोर्जे तँलाई, मेरो बुवा आमाको ताल देखेर त रिसै उठेर आइसक्यो भने। किन, तेरो बिहे गरिदिनु लागि कि क्या हो? तर जे कुरा पनि हाँसो ठट्टा हुन्छ कि क्या हो दोर्जे? अब के गर्छ यस्तो तुलसा, नानीदेखि लाए बानी यति सजिलै जान्छ त। ल ल, अब जिस्काउँदिन नि तँलाई, बरु भन्न कुरा के हो भनेर, फेरि तँलाई जे जस्तो समस्या पऱ्यो नि समाधान गरिदिने तेरो खतरा साथी दोर्जे छँदैछ नि। त्यो त मलाई थाहा छ नि, अनि के कुरा भन्न त। के हुनु नि, महेश दाईको लैलैमा लागेर बुवाले घरबारी सबै धितो राखेर रा, आमालाई विदेश पठाउन लाग्नु भएको छ के? अनि यसा नराम्रो कुरा के भयो भन्दा, विदेश जानु भने त राम्रै कुरा त हो नि, तर त्यहीँ बसेर आफ्नो देश नफर्किनु पो नराम्रो हो त। त्यो त हो नि, तर कुरै नबुझी जानु त नराम्रो होइन भन् त, त्यसमाथि कुन देश जान लागेको, कस्तो मान्छेको घरमा काम गर्न जान लागेको हो भन्ने कुरा नै नबुझी कसरी जानु भन् त? अझ पासपोर्ट पनि नक्कली रे, अनि रिस उठ्दैन त? अब त यो दुर्जेलानी एकदम रिस उठ्यो बुझिस्, कस्तो अबुझहरू के है, यसरी गैर कानुनी रूपमा अनि बुझ्दैन बसी घर काम गर्न त जानु हुँदैन नि। त्यही भनेर बुबा र आमालाई सम्झाएको, कुरै बुझ्दैनन् त। अब त्यस्तो हो भने त हेर, तेरो आमालाई त साह्रै गाह्रो हुन्छ, तेरो आमा कहाँ गएको भनेर सरकारसँग रेकर्ड नै हुँदैन अनि परेन फसाद। केही गरेर तेरो आमालाई विदेशमा केही भइहाल्यो भने सरकारको मद्दत के गरी लिने भन्छ त आफै? त्यही त भनेको नि दोर्जे, अझ जेल हालिदिन्छन् रे, घरेलु कामदारलाई विभिन्न किसिमको यातना दिन्छन् रे। उफ, सम्झिँदै कस्तो भएर आइसक्यो, बरु केही आइडिया निकाल्न दोर्जे। पखाइ त ल, अहिले स्कुल जाउँ होइन, अनि त्यसपछि एक ठाउँ जानुपर्छ अनि सब ठिक भइहाल्छ नि। ल त नाति, कहाँ जाने भन् त? हे धेरै कुरा नसोधिराख न, स्कुलमा गएर मजाले पढौँ होइन, अनि टिफिन टाइममा म तँलाई एक ठाउँमा लान्छु, हुन्छ? ल ल हुन्छ नि त। ल ल अब हिँड। दोर्जे भित्रै आइज न, बाहिर चिसोमा के कुरा गर्नु, बरु यहाँ भान्सामा आगोको छेउमा बसेर कुरा गरौँ, आइज। ल ल नमस्ते है काकी, काका तपाईँलाई नमस्ते गरे। नमस्ते दोर्जे बाबु। अनि यति राति के काम परेर आइसँग दोर्जे? अब कहाँ राति परेको छ र काका, भर्खर साँझको 6:30 बजा छ नि। तपाईँ पनि ओइ तुल्सा, खोइ आजको त्यो प्रोजेक्ट गरिहालौँ न भने। ल भइहाल्छ नि, मैले यहाँ सबै कुरा ल्याइसकेको छु, बरु तैँले त्यो टास्नको लागि गम लिएर आइस त। मैले गम कैची सबै लिएर आएको छु नि, अनि नयाँ पत्रिकाको कटिङ पनि लिएर आएको छु, मिलाएर काटौँ पहिला अनि टाँसौँलाई नि, हुन्न? हुन्छ नि, बरु पढ्दै टाँसौँ न त, हुँदैन आमा? ऊ त्यो टुकी यता दिनु त। ल दोर्जे, अब यो टुकी नजिक राखेर पढेर सुना त, पहिलो पत्रिकाको कटिङमा के लेखेको रहेछ? ल है त, समाचारको टाइटल चाहिँ के रहेछ भने, नेपालीको बिजो गैर कानुनी रूपमा विदेश गएका दुई युवती पक्राउ, उनीहरूमाथि यौन तथा बलात्कार गरिएको आशंका, ती दुई युवतीलाई 2 वर्ष जेल चलान गरिने जानकारी। हो यो ठिक छ, यसलाई यहाँ टासो है त। ल ल ल अनि अर्को समाचार म पढ्छु है त। ल ल ल पढ पढ, मैले यही खल्तीमा राखेको छु, पखै एकैछिन है त। ल ल सुन है दोर्जी। ल ल पढ न। गैर कानुनी रूपमा विदेश जानेको संख्या बढेकोमा नेपाल सरकारले त्यसरी गैर कानुनी रूपमा बाहिर जाने र बाहिर पठाउने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्ने। ल यसलाई चाहिँ उयाँ टाँस, ल यहाँ टाँस है त। ल ल ल अब अर्को पनि छ सुन है त, कुरै नबुझिकन विदेश जाँदा कैयौं नेपाली विदेशमा अलपत्र, न घरको न घाटको भएर जीवन बिताउन बाध्य, पुलिसले भेटे पुलिसले दुःख दिने, अपराधीले भेटे अपराधीले दुःख दिने। हो ल यो 3 खबर त भयो, अब अर्को चाहिँ कहाँ पर्यो यहाँ रहेछ, पढे है त मैले। ल ल गैर कानुनी कागजात बनाउने र विदेश जान लागेको व्यक्तिलाई सरकारले कडा भन्दा कडा सजाय दिने। ल यी सबै भयो। तेरो बामा त के पनि बोल्दैन त, कि हाम्रो कुरा पत्याएनन्? खोइ मैले पनि केही मेसेज पाउन सकिनँ बाबु। ल उसो भए तँ यहाँ कुरा गर, म गएँ है त। हस् त म अहिले जान्छु काका, रात पनि पर्न लागिसक्यो है। हस् हस् हस् हस् काकी गएँ म। ल बाबु ल ल राम्ररी जा है त। ल ल ल स्कुलमा भेटौँ ल। एकचोटि आफै कुरा गर्नु पर्यो यस्तो बुवामासँग, केही पनि बुझेनन् कि नबुझे जस्तो गरे बुबा। के भयो भन्न, अघि मैले र दोर्जेले पढेको कुराहरू सुन्नुभयो? सुन्यौँ। अनि के बुझ्नुभयो त? बुझ्न त धेरै कुरा बुझौँ छोरी, तर के गर्नु खै, बुझेर पनि यस्तो गरिबी छ, खाना लाउन पनि धौधौ पर्छ। अब तैँले 10 पास गरिसकेपछि तँलाई कसरी पढाउने हो, कसरी अगाडि बढाउने हो? हो नि छोरी, त्यही भएर त हामी बुढाबुढी नै बाध्य भएर यो निर्णय गर्न पुगेका हुन्, नत्र जाली कागज पत्र बनाएर कसलाई आफ्नो गाउँ घर देश छोडेर जानु मन लाग्छ भन् त। अनि किन जानु पर्यो त आमा, बरु म पनि काम गर्छु, बरु यही नै केही गरौ न, अनि बिस्तारै पैसा जम्मा भयो भने म 1-2 नपढी फेरि सुरु गरौला के भएर। तर त्यसरी तपाईँ विदेश जाँदा केही भइहाल्यो भने के गर्ने भन्नु त? त्यो त हो, तर भयो कि एउटा छोरीलाई पनि खुसी राख्न नसक्दा हाम्रो मन कति पोल्छ भन्ने कुरा तँलाई के त। हो नि छोरी, तँलाई धेरै पढाउने अनि डाक्टर बनाउने सपना छ हाम्रो, त्यसको लागि त टन्नै पैसा चाहिन्छ नि होइन र? हो सामा, तपाईँहरूलाई गाह्रो स्थितिमा पारी पारी म केही पनि बन्न सक्दिनँ, फेरि तपाईँ विदेशमा के गर्दै हुनुहुन्छ भन्ने कुरा मेरो मनमा खेलेको खेले गर्यो भने म के राम्ररी पढ्न सकुला त, भन्नु त आमा। त्यो त हो छोरी, तर विदेश नगई कुनै चारो छैन छोरी। ल ठिकै छ, यदि विदेश जानै पर्ने भए जानुस्, नजानुस् भन्न खोजेको होइन के बुबा, तर बुझेर जानुस् न, सक्कली कागज पत्र नै बनाएर जानुस् न। अनि त नजानुस् भन्न खोजेको त होइन नि बुबा, मैले सक्कली कागज पत्र नै बनाएर जानुस् न। अनि त तपाईँ कहाँ जाँदै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भनेर हामीलाई पनि त थाहा हुन्छ नि, हो कि होइन भन्नुहोस् त, नत्र त तपाईँको अवस्थाको बारेमा हामीलाई के थाहा हुन्छ त? अहिले चाहिँ तैँले ठिक कुरा गरिस् थरी। हो नि, किनकि सोच्नुहोस् त आमा, यही गाउँबाट कहीँ कतै जान लागेको बेलामा तपाईँहरू यहाँ जाँदैछु म, यसकोमा जाँदैछु अनि यति दिनमा फिर्छु है भनेर जानुहुन्छ भने, अनि विदेश जस्तो कुरामा चाहिँ केही सोच विचारै नगरी त्यसरी हाम फाल्नु ठिक होला त आमा? हो, तैँले ठिक भनिस् छोरी। कहाँ जान लागेको, के कामका लागि जान लागेको, अनि सबै सरकारी नियमहरू पालना गरेर जान लागेको हो कि होइन भनेर मात्रै कहीँ जानु पर्ने रहेछ छोरी। ठिक भनिस् तैँले। हो नि, अब त हामी दुवैजनाले कुरा बुझिहाल्यौँ नि। भोलि महेशलाई पनि आउने बित्तिकै हामी यस्तो जाली तरिकाले जाँदैनौँ भनेर भनिदिनुहोस् है। यति मात्र हो र, गैर कानुनी रूपमा अरूलाई लान खोजिस् भने पुलिसलाई खबर गरिदिन्छु भनेर धम्क्याउँछु पनि, होइन बुढी? हो त नि बुढा, हेर न बुढा बुढी रोमान्टिक भएका। धन्न तुलसाको कुरा उसको आमाले मान्नु भयो है, नत्र त आफै सोच त सबिन कति गाह्रो हुन्थ्यो होला उहाँलाई भनेर। हो नि, फेरि गैर कानुनी रूपमा विदेश जाने मान्छेलाई गाह्रो नपरे कसलाई पर्छ त, आफै भन त सविता। होइन, किन तिमी यसरी रुखो बोलेको सबिन? अब कतिजना साथी त बाध्यताले पनि त गैर कानुनी रूपमा विदेश जान्छन् नि। तर बाध्यता छ भन्दैमा सविता, के आफ्नो जीवन नै जोखिममा राखेर जानु राम्रो हो त? त्यो पनि हो। अब के त्यो पनि हो भनिरहेको नि? होइन नि, फेरि हेर्नु नि जी, तुलसाको आमा जस्तो धेरै महिलाहरू जोखिम लिएर विदेश जान खोज्छन्, तर उहाँहरूलाई थाहा हुँदैन कि यसरी जोखिम लिएर बाहिर जाँदा सुनौलो भविष्य होइन कि दुःखको भुमरीमा फस्ने चान्स धेरै हुन्छ भनेर। हो नि, फेरि यसरी गैर कानुनी रूपमा बाहिर जाँदा सबैभन्दा पहिले त सुरक्षाको कुरा आउँछ नि। राम्ररी कुनै कागजात नभइकन बाहिर जाँदा, या भनौँ न प्रष्ट विवरण कुनै पनि सरकारी संस्थामा नबुझाउँदा, भोलि गएर विदेशमा कुनै आपत परिहाल्यो भने पनि सरकारी तहबाट सहयोग पाउन गाह्रो हुन्छ नि, हो कि र भन त सबिन? हो नि, फेरि चाहिने मापदण्ड पुरा गरेका कामदारहरूलाई राहत सहयोग गर्न सजिलो पनि हुन्छ नि, तर नाम उमेर काम सबै ढाँटेर विदेशमा गएका साथीलाई त सहयोग गर्न गाह्रै मात्र होइन नि, एकदमै धेरै समय पनि लाग्छ नि। हो नि, फेरि नि साथी, राम्रो काम धेरै पैसा पाइन्छ भनेर धेरैजना साथी केही कुरा बुझ्दै नबुझी कामको बारेमा राम्ररी जानकारी लिँदै नलिई आफू जान लागेको ठाउँ, त्यहाँको परिवेश, रीतिरिवाजहरूको बारेमा कुनै ज्ञान नभइकन दलालहरूको कुरामा लागेर यसरी गैर कानुनी रूपमा विदेश जान्छन्। र यसरी गैर कानुनी रूपमा विदेश गएर यौन शोषण, श्रम शोषण हुँदाहुँदै विभिन्न किसिमका मानसिक र शारीरिक यातनाको पनि त शिकार हुन्छ नि, र यसरी अत्याचारमा परेका साथीले त सरकारको मदत लिनु पनि गाह्रो हुन्छ नि, किनकि उहाँहरू गैर कानुनी रूपमा विदेश गएका हुन्छन् अनि सहयोग लिनु त अप्ठ्यारो भइहाल्यो नि। साथी, हामीले विभिन्न सञ्चार माध्यमबाट पनि सुनेको र देखेका हुन्छौँ कि यसरी गैर कानुनी रूपमा विदेश पसेका साथीहरू उच्च जोखिममा हुन्छन् र ठगीमा पर्ने सम्भावना पनि धेरै हुन्छ भनेर राम्रो काम लगाइदिन्छु भन्दै यौन पेसामा लगाउने, बेचबिखन गरिदिने, घरेलु कामदारको रूपमा लगिएका कतिजना साथीहरूलाई त घरको मालिकले नै यौन शोषण र मानसिक शोषण गरिरहेको हुन्छ नि। हो नि, र त्यो सँगसँगै पासपोर्ट जफत गरिदिने, भनेको जति पैसा नदिने, खान नदिने, घरमै थुनेर राखिदिने, घर परिवारलाई सम्पर्कसम्म गर्न नदिने, चाडबाडमा पनि छुट्टी नदिने गरेर पनि कतिजना नेपालीले त दुःख पाइरहेका छन् नि। यति मात्र कहाँ हो रहेछ कि नक्कली कागजातहरू, नक्कली पासपोर्ट बनाएर विदेश गएका साथीलाई त विदेशमा जेल सजाय पनि त भएको छ नि, र अहिले धेरै कामदार साथीहरू विदेशको जेलमा छन् नि। ओहो सबिन, कस्तो कहाली लाग्दो अवस्था है। यस्तो अवस्था भोग्नु भन्दा त राम्ररी व्यवस्थित रूपमा कुरा बुझेर विदेश जानु नै राम्रो हो नि, होइन र? हो नि, फेरि झिक्री आजकल त ठाउँ ठाउँमा म्यान पावरहरू च्याउ उम्रेको जस्तै खुलेका छन् नि, फेरि म्यान पावरले कामदार मागेको छ, म्यान पावरले राम्रो पैसा दिने कामको लागि दरखास्त मागेको छ भन्दैमा आँखा चिम्लेर जानु पनि हुँदैन नि, फेरि कतिवटा म्यान पावर त सरकारको कालो सूचीमा पनि त परेका छन् नि, र कतिवटा देशमा त कामको लागि विदेश जाने कुरामा पनि कालो सूचीमा परिरहेका छन् नि। हो नि साथी, कुन म्यान पावर कम्पनी र कुन देश कामको लागि विदेश जाने कुरामा कालो सूचीमा छ, वा कुनै म्यान पावर कम्पनीले तपाईँ वा तपाईँको परिवारलाई ठगी गरेको छ भने वैदेशिक रोजगार विभागमा गएर पनि त बुझ्न सकिन्छ नि। तर साथी, राम्रो अभिमुखीकरण तालिम लियो भने त यस्तो झमेलाबाट बस्न पनि सकिन्छ नि, हो कि भन्नुहोस् त? हो नि झिक्री, विदेश जानुभन्दा अगाडि राम्ररी अभिमुखीकरण तालिम, यानि कि विदेश जानु अगाडि राम्ररी नयाँ ठाउँ, जागिर, रहन सहनको बारेमा जानकारी लिने, र त्यो कोर्स चाहिँ 3-4 दिनको हुन्छ, जसलाई चाहिँ सरकारले निशुल्क रूपमा नै दिने गर्दछन्। बरु साथी, सुरक्षित रूपमा विदेश जानलाई के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने कुरा चाहिँ जेनरल फेडरेसन अफ नेपलिज ट्रेड युनियन जिफन्डका पेम्बाजीबाट नै सुनौ न, हुँदैन? भइहाल्छ नि, बरु झिग्री सुनौ न त पेम्बाजीको कुरा। म पेम्बा लामा, नेपाल ट्रेड युनियन महासङ्घको उपमहासचिव. वैदेशिक रोजगारीमा सुरक्षित भएर जानको लागि चाहिँ अब त्यो विभिन्न स्टेप्स छन्. पहिलो स्टेप भनेको चाहिँ गाउँबाटै सुरु हुन्छ. अहिलेको सन्दर्भमा भन्दाखेरि धेरै जस्तो चाहिँ अब महिला कामदारहरूको कुरा गर्दाखेरि चाहिँ उमेर बढाएर जाने सबैभन्दा ठुलो समस्याको रूपमा देखिएको छ. 15-16 वर्षको महिलाहरूलाई पनि अब 20-22 वर्षको 25 वर्षको बनाएर लाने कुराहरू चाहिँ भइरहेको छ. त्यो हुँदाखेरि डकुमेन्टलाई एक्ज्याक्ट बनाएर लाँदाखेरि चाहिँ सबभन्दा पहिला सुरक्षित हुन सकिन्छ. अभिमुखीकरण तालिम लिनुपर्ने. दुई खाले कन्ट्र्याक्ट हुन्छ. अब यहाँबाट एउटा कन्ट्र्याक्ट गरेर लगेर जान्छ, उता गइसके पछाडि एयरपोर्टमै त्यो कन्ट्र्याक्ट चाहिँ च्यातेर अर्को कन्ट्र्याक्ट हातमा थमाउने अवस्थाहरू पनि फेला परेको छ. जसले गर्दाखेरि चाहिँ विशेष गरी प्रवासमा श्रमिकहरू जाँदाखेरि समस्यामा पर्ने गरेको देखिएको छ. अब सबैभन्दा पहिला त डकुमेन्ट नमिल्ने बित्तिकै इलिगल भयो होइन. इलिगल भइसके पछाडि त्यहाँको स्थानीय कानुनअनुसार धेरैवटा सजायहरू हुन सक्ने अवस्थाहरू रहन्छ. जस्तो महिला कामदारको कुरा गर्दाखेरि भारतबाट जाँदाखेरि चाहिँ भारतमा 7 कानुन लाग्छ अरे. अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर होइन, त्यो गर्दाखेरि चाहिँ त्यहाँको धेरैवटा कानुनहरू लाग्ने भएको हुनाले गर्दाखेरि जेलसम्म पर्ने सम्भावनाहरू चाहिँ देखिएको छ र परेको पनि देखिएको छ. महिलाहरूको अवस्था त साह्रै नाजुक छ. नपढेका साथीहरू, महिला साथीहरू जो हुन्छ उहाँहरूलाई चाहिँ दलालहरूले सजिलैसँग घुमाउने होइन, ठग्ने त्यो अवस्थाहरू चाहिँ हामीले पाएका छौँ भने कतिपय सन्दर्भमा चाहिँ अब पढे लेखेकै महिलाहरू पनि, महिला मात्रै नभएकोन पुरुषहरू पनि ठगिएको देखेको छ. त्यसै गरी अब लेबनान जस्तो ठाउँमा हाम्रो राजदूतावास छैन. वैदेशिक रोजगार ऐनले के भन्छ भने 5,000 बढी कामदार भएको ठाउँमा चाहिँ एटलिस्ट एकजना लेबर एटेची हुनुपर्छ भन्छ. त्यसै गरी 1,000 बढी महिला भएको ठाउँमा एकजना महिला लेबर एटेची राख्ने व्यवस्था त्यसले गरेको छ अहिले संशोधित कानुनअनुसार. तर लेबननमा 10,000 बढी महिला कामदारहरू घरेलु श्रममा कार्यरत हुनुहुन्छ. त्यहाँ चाहिँ हेर्ने भनेको कायरोबाट हेर्छ. त्यो कायरोबाट हेर्दाखेरि चाहिँ त्यहाँका महिलाहरूले काहीँ समस्या पर्यो भनेदेखि या त नेपाली दलालहरूकोमा जानुपर्छ या त त्यहाँको कुनै सङ्घ संस्थाहरूलाई गुहार माग्न जानुपर्छ. अहिले यो जुन सुसाइड भनेर महिलाहरूको मृत्यु भइरहेको छ, त्यो चाहिँ वास्तवमा सुसाइड हो कि होइन भन्ने कुरा चाहिँ पहिचान गर्नुपर्ने आवश्यकता रहेको छ. यसमा चाहिँ हामी सबै जागरुक हुनुपर्छ. अब फ्यामिलीकै कुरा गर्दाखेरि पनि सुसाइड हो भनेर खुरुक एउटा लास ल्याएर जलाउने भन्दा पनि त्यसको छानबिन गर्नको लागि चाहिँ तदारुकता देखाउनुपर्छ भन्ने म चाहिँ आह्वान गर्न चाहन्छु. जिग्री पेम्बाजीको कुरा सुनेर पनि तपाईँलाई सुरक्षित रूपमा विदेश जाने कुराको बारेमा धेरै नै थाहा भयो होला नि, हो कि भन्नुहोस् त जिग्री? पक्कै पनि हो नि साथी. त्यसैले साथी, विदेश नै जाने भए असुरक्षित रूपमा होइन सुरक्षित रूपमै जाउँ, किनकि पैसा भन्दा ठुलो कुरा त आफ्नो सुरक्षा हो नि, होइन र साथी? हो नि. र जिग्री, समालोचनात्मक रूपमा सोचौ, तपाईँ कहाँ काम गर्न गइराख्नु भएको छ, त्यो काम तपाईँलाई हुन्छ कि हुन्न, त्यो काम गर्न तपाईँलाई कुनै जोखिम त छैन भने जस्तो कुरा चाहिँ तपाईँले विचार गर्नुपर्छ होला है. हो नि. र त्यसको साथै तपाईँले काम लगाइदिन्छु भन्ने मान्छे विश्वासिलो छ कि छैन, गाउँघरमा अरूलाई पनि त्यो संस्था वा त्यो व्यक्तिले काम लगाइदिएको छ कि छैन, यदि छ भने विदेशमा भएका मान्छेलाई फोन गरी काम बारे, त्यो ठाउँ बारे सत्य तथ्य कुरा पनि त बुझ्न सक्नुहुन्छ नि. हो नि, यो आइडिया चाहिँ मलाई एकदमै राम्रो लाग्यो, किनकि यसो सोधपुछ गर्दा चाहिँ आफू स्योर पनि भइने, त्यसको साथसाथै मानव ओसार प्रसारबाट पनि त बच्न सकियो नि. फेरि साथी, संयुक्त राष्ट्र संघले महासन्धि 1990 र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धि 1949 नम्बर 97 पनि कामदारको हक अधिकार सुनिश्चित गर्ने कुरा लेखिएको छ है. र यस अभिसन्धिमा त भेदभाव विरुद्धको अधिकार, मताधिकार, समानताको अधिकार, परिवारसँगको भेटघाटको अधिकार, सामाजिक सुरक्षा, उचित र यथार्थ सूचना प्राप्त गर्ने अधिकार पनि उल्लेख गरेको छ है. त्यसको साथसाथै नै जिरी, यो अभिसन्धिमा गैर कानुनी प्रवासमा नियन्त्रण भनेर पनि उल्लेख गरिएको छ है. यसमा चाहिँ कानुन बमोजिम अनुमति नपाई वैदेशिक रोजगारीमा जान चाहनेमाथि नियन्त्रण गर्न सकिन्छ र लुकी छिपी गैर कानुनी रूपमा विदेश जाने मान्छेलाई कैद समेत पनि गर्ने प्रावधान रहेको छ. त्यसैले नि साथी, हाम्रो देशमा विदेश जाने साथीहरूको हक अधिकार सुनिश्चित गर्ने कानुन पनि छ. त्यसको साथसाथै गैर कानुनी रूपमा विदेश जाने र विदेश पठाउने मान्छेहरूलाई पनि कडा भन्दा कडा कानुनी सजायको व्यवस्था पनि छ है. गरुनजी, तपाईँ विदेश जान खोज्दै हुनुहुन्छ र विदेशमा रोजगारी बारे सत्य जानकारी चाहनुहुन्छ भने सम्पर्क गर्नु छ यो फोन नम्बरमा. र फोन नम्बर रहेको छ 1660015005. फोन नम्बर फेरि एकचोटि 0501-5005 र झिङ्ग्रे तपाईँले यो नम्बरमा फोन गर्नुभयो भने तपाईँको एक पैसा पनि काट्दैन है। सबिन, हाम्रो देशमा त वैदेशिक रोजगार ऐन पनि छ, श्रमिक साथीको हक अधिकार सुनिश्चित गर्नका लागि। बरु यस बारेमा थप जानकारीको लागि साथी माधवीले अधिवक्ता निशा बानियासँग कुरा गर्नु भएको थियो, त्यही नै सुनाउन हुन्न। मेरो नाम निशा बानिया, म कानुन व्यवसायी र म नेपाल ट्रेड युनियन महासंघमा प्रवासी श्रमिकहरूको विषयमा मुद्दाहरू हेर्ने गर्छु। अहिले वैदेशिक रोजगार ऐनले थुप्रै कुराहरू समेटेको, सरकारले वैदेशिक रोजगारमा कसरी पठाउने, वैदेशिक रोजगारमा पठाउन व्यवसायहरूलाई इजाजत दिने विषयमा, त्यसपछि इजाजत दिने विषयको प्रोसिड्युर, जस्तै 30 लाख रुपियाँ धरोटी राख्नुपर्ने, कम्पनी प्रणालीमा दर्ता हुनुपर्ने, इजाजत लिएर मात्र विदेशमा पठाउनु पाउने, गैर कानुन रूपमा पठाउनेलाई पठाउन नपाउने र कल्याणकारी कोष भन्ने एउटा गठन गरेको छ, त्यो कोषको कार्यविधिहरू के हुने भन्ने विषय लगायतका विषयमा चाहिँ व्यवस्था गरेको छ। वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार विभागमा उजुरी गर्ने व्यवस्था गरेको छ। वैदेशिक रोजगार विभागले यो काठमाडौँमा मात्र भएको अवस्था रहेको हुँदा वैदेशिक रोजगारका त्यस्ता समस्याहरू विभिन्न जिल्लाहरूमा पनि छन् र विभिन्न जिल्लाहरूमा समस्या हुँदा के गर्ने भन्ने विषयमा अहिले छलफल गरेर यो श्रम कार्यालय भन्ने चाहिँ जिल्लाको श्रम कार्यालयहरूलाई पनि एउटा अनुगमन गर्ने अधिकार दिएको छ। वैदेशिक रोजगारमा गएर समस्या पर्यो भने नजिकैको प्रहरीमा पनि उजुरी दिनु मिल्छ र श्रम कार्यालयहरूमा पनि उजुरी जानकारी गराउन मिल्छ, श्रम कार्यालय मार्फत पनि उजुरी गर्न मिल्छ र काठमाडौँ वरिपरि र काठमाडौँमा जसको एक्सेस हुन्छ उहाँहरूले चाहिँ काठमाडौँ वैदेशिक रोजगार विभागमा सिधै निवेदन दिन मिल्छ, उजुरी गर्न मिल्छ। इजाजत पत्र नलिइकन कसैले पठाउँछ भने त्यसलाई 3 वर्षदेखि 7 वर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ। इजाजत नलिइकन कसैले पनि वैदेशिक रोजगारमा कसैलाई पठाउनु पाउँदैन अनि उसले लिएको रकम, जस्तै 1 लाख रुपियाँ कसैबाट लिएको छ भने त्यसको 50% हरजना सहितको रकम चाहिँ क्षतिपूर्ति बाबत दिनुपर्ने भन्ने चाहिँ व्यवस्था गरेको छ यतातिर इजाजत नलिकन पठाउनेलाई, र यो क्रिमिनल लायबिलिटिज अन्तर्गत पर्छ भने अर्कोतर्फ संस्थागत रूपमा जसले चाहिँ संस्था दर्ता गरेको छ उसले संस्थाले पठाएको व्यक्तिहरू ठगीमा पर्यो भने संस्थाको धरोटी रकम हुन्छ, त्यो धरोटीबाट पीडितहरूलाई चाहिँ भराइदिने काम गर्छ। साथी, तपाईँले त सुन्नुभयो नि हाम्रो देशमा रहेको वैदेशिक रोजगार सम्बन्धी कानुनको बारेमा, र यो कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि हामी युवाको भूमिका चाहिँ धेरै नै हुन्छ है। हो नि, त्यसैले झिङ्ग्रे तपाईँको गाउँठाउँमा कोही बाहिर जाँदैछ भने उहाँलाई चाहिएको जानकारी दिने, विदेशमा गाह्रो अप्ठ्यारो परेमा के गर्ने त उचित अभिमुखीकरण तालिममा भर्ना गराइदिने पनि त गर्न सक्नुहुन्छ नि, हो कि भन त सविता? हो नि सबिन, फेरि साथी, विदेशमा काम गर्न जानु कुनै नराम्रो काम होइन, तर सुरक्षित रूपमा जानु पर्यो, किनकि सुरक्षित रूपमा कुनै कुरा नढाँटी विदेश गएमा गाह्रो अप्ठ्यारो पर्दा सजिलै उद्धार र सहयोग पनि गर्न सकिन्छ नि, के कसो साथी? त्यो चाहिँ हो है जिगे। बरु सबिन, यही विदेश जाने कुरा गर्दा चाहिँ मलाई हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS सर्भिस VOI को कुरा गर्न मन लाग्यो के? मन मात्र लाग्यो कि प्रश्न पनि सोध्ने हो? ल ल सबिन, प्रश्न नै सोध्छु नि। बरु साथी, आजको VOI प्रश्न ध्यान दिएर सुन्नु होला है त। आजको भोइसेस अफ युथ प्रश्न रहेको छ, सुरक्षित रूपमा विदेश जानको लागि के कस्तो कुरामा ध्यान दिनु पर्छ होला? प्रश्न फेरि एकचोटि, सुरक्षित रूपमा विदेश जानको लागि के कुरामा ध्यान दिनुपर्छ होला? आफ्नो विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर 1 स्पेस दिएर आफ्नो विचार लेखी पठाउनुहोस् 4400 र साथी VOY एउटा टोल फ्री SMS सर्भिस हो र यहाँ आफ्नो विचार पठाउँदा शुल्क लाग्दैन है। बरु नि झिगे, अघिदेखि हामी विदेशमा जाने, विदेशमा बसाइ सराई गर्नेको कुरा गर्दैछौँ, तर बाहिरी मात्र होइन नि झिगे, आन्तरिक रूपमा पनि त मान्छेहरू बसाइ सराई गर्छन्। बरु यसरी बसाइ सराई गर्दाको फाइदा बेफाइदा के होला जान्न मन छ होला नि तपाईँलाई? अब त्यो त पक्कै पनि जान्न मन छ होला नि सबिन। बरु सबिन, कलाले हेटौडाको साथीलाई बसाइ सर्दाको फाइदा बेफाइदाको बारेमा कुरा गरेको थियो, त्यही नै सुनौ न, हुँदैन? भइहाल्छ नि। मेरो नाम निर्मला काफ्रे, इजगढ 5 नम्बर पर्छ, योजनाटोल भन्ने ठाउँमा +2 अध्ययनरत छु, भुडनदेवी क्याम्पस सहरतिरै जस्तो प्राय जस्तो सहर छन्, अब सुविधा खोज्नकै लागि। तर गाउँमा पनि त अब आफैले मिहिनेत गरेर आफ्नो गाउँ सुधार्ने हो भने त केही विकास हुन्छ। मेरो नाम सीमा रिजा, हेटौडा सानपोखरामा घर बसाएर सराइ गरेँ भने अब विभिन्न संस्कृतिहरूको मेल पनि हुन्छ. अब एक ठाउँको कुराहरू अर्को ठाउँमा थाहा पनि पाइन्छ, त्यो कुराहरू पनि थाहा पाइन्छ. मेरो नाम सुमित्रा दुलाल, आम भन्छ गाएँ चामरी. जुन ठाउँबाट बसाइँसराई गइन्छ त्यो ठाउँको जनसङ्ख्या घट्छ. मेरो नाम चाहिँ अभिषेक नेउपानी होइन. बसाइँसराईको फाइदा भन्दाखेरि चाहिँ अब जस्तै यही हेटौँडाको कुरो गरौँ न, अब यहाँ भएका जनताहरू चाहिँ अब बसाइँसरेर अर्को ठाउँमा जाने भयो भने, अब जस्तै हेटौँडाको अहिले स्कुल रोडमा बस्ने मान्छेहरू हटिया गएर बस्छन् भने यहाँको जनशक्ति अलिक ट्यालेन्ट मान्छेहरू चाहिँ होइन अब हटिया जान्छ नि त, अनि त्यहाँ पनि केही अलिकति उन्नति प्रगति हुन्छ होइन. अब व्यापार व्यवसायहरू फर्स्ट आउँछ. अन्जु गलानो, म सिकारपुर गाविस वार्ड नम्बर 3 बिरफाटमा बस्छु. बसाइँसराई गरेर जन्मभएकोहरू चाहिँ गाउँ नहेर्नु भएको कारणले गाउँ चाहिँ धेरै बिग्रेको छ. मलाई लाग्छ कि बरु गाउँमै सबैजना मिलेर है एकै ठाउँमा बस्ने अनि एकै कुराहरू सिक्ने गर्ने गरेर चाहिँ गाउँको विकास गरौँ जस्तो लाग्छ. मेरो नाम जितु गोले, शिखर म शिखरपुर ग्याप. जुन ठाउँमा जुन निर बसोबास गरिरहनु भएको छ होइन, त्यो मान्छे चाहिँ त्यहाँ त्यो ठाउँको लागि चाहिँ विकास गर्नको लागि एकदम उपयुक्त मान्छे. जस्तो त्यहाँनिरको जो मान्छेसँग खुबी हुन्छ त्यो मान्छेले चाहिँ ठाउँ छोडेर जाँदाखेरि त्यो ठाउँमा चाहिँ अर्को मान्छे त्यहाँनिर जति विकास हुनुपर्छ त्यसरी विकास हुँदैन. यस्तै संस्कृतिमा पनि यस्तै नै असर गर्छ. मेरो नाम विश्वम्बर चौधरी हो. त्यो सुरुमा त त्यही अब म्यानेज गर्न गाह्रो हुन्छ होइन. मेरो नाम विकास चौधरी हो. एउटा ठाउँको जनसङ्ख्या बढ्छ, त्यहाँ भएको जग्गा जमिनहरू बोट बिरुवाहरू काटेर हाम्रो वातावरणलाई खराबी पर्छ. हे के बच्चा यस्तो रोएको भने, नरौ न कि, मलाई पनि तिम्रो याद त आइहाल्छ नि. नरौ न भनेको. म त्यो भएर रोएको होइन कि. अनि किन त? अब म विदेश गएपछि मेरो प्यारो कार्यक्रम साथीसँग मनका कुरा कसरी सुन्ने नि मैले? के रे, नरिसौ न त्यसरी. म त झन् मेरो प्यारो कार्यक्रम साथीसँग मनका कुरा कसरी सुन्ने अनि मेरो प्यारी मायालुलाई कसरी सन्देश पठाउने भनेर सोच्दै पो रोको त. ल ल भयो, धेरै फकाउनु पर्दैन, त्यति सानो कुरामा पनि हुनुपर्छ त. अब तिमीले साथीसँग मनका कुरा कार्यक्रम संसारको जुनसुकै कुनाबाट पनि www.ssmk.org लगइन गरेर जुनै बेलामा पनि सुन्न सक्छौ अनि आफ्नो मनमा लागेको कुरा लेख्न पनि सक्छौ अनि मलाई सन्देश पनि पठाउन सक्छौ. त्यसैले लगइन गर्नुहोस् www.ssmk.org. सबिन यहाँ सुन न, चाहिँदैन हीरा र मोती. त्यो भन्नु खोज्यो, चाहिँदैन मलाई सुन चाँदी हीरा मोती केही पनि चाहिँदैन. उफ सबिन, जे कुरामा पनि मजाक नगर न. ल ल सिरियस हुन्छु कि. ल भयो नि त, भन्न त के भन्नु लाग्यो. अब हाम्रो चिट्ठी इमेल एसएमएस पढ्ने पालो होइन र? हो नि सबिता, बरु म यो इमेल नै पढ्छु है त. कताको साथी भनेर त उहाँले लेख्नु भएको छैन, तर उहाँ लेख्नुहुन्छ, साथी मेरो बुवा सानोमा नै बित्नु भयो, मेरो आमा पनि अर्कै मान्छेसँग बिहे गरेर काठमाडौँ जानुभयो. म काकासँगै बसेँ, तर हाल आएर म मेरो आमा कहाँ बस्दैछु. र एक दिन मेरो स्कुटर एक्सिडेन्ट भयो र म हस्पिटलमा थिएँ, 81 मेरो मोबाइलमा एसएमएस आयो, कस्तो छ तिमीलाई भनेर. मैले पनि रिप्लाई गरेँ ठिक छ भनेर. त्यो अन्जान नम्बर एकजना भलाद्मी मान्छेको रहेछ. ऊ मलाई मन पर्यो किनकि ऊ चुरोट रक्सी खाँदैन्थ्यो. हाम्रो कुराकानी भयो र म उसलाई प्रेम गर्न थालेँ. उसँग प्रेम गरेको पनि 5 महिना भयो. मेरो बिबिएको इक्जामको लागि म पढिरहेको थिएँ, त्यति बेला अचानक मेरो मोबाइलमा कसैको फोन आयो. उसले को हो तिमी भनेर सोध्यो र मैले पनि तिमी को हो भनेर सोध्यो. उसले म फलानुको श्रीमती हो भनेर मेरो प्रेमीको नाम भन्यो. म आकाशबाट खसे जस्तै भएँ. मैले यो कुरा मेरो प्रेमीलाई पनि भने र उसले यो कुरा स्वीकार्यो. तर पनि साथी म उसलाई माया गर्छु र बिहे गर्न चाहन्छु, ऊ बिना बाँच्न सक्दिनँ, म के गरौँ साथी? साथी सबैभन्दा पहिले त तपाईँलाई धन्यवाद नै भन्न चाहन्छु, किनकि साथी तपाईँले जीवनको यति ठुलो निर्णय गर्नका लागि हामीले सम्झिनु भयो. र साथी तपाईँको समस्या पर्दा मलाई लाग्छ कि तपाईँ दोधारमा हुनुहुन्छ, एउटा आफ्नो मायालाई अँगाल्ने कि दोस्रो यो मायालाई लिएर आउन सक्ने अनिश्चितता. मलाई पनि त्यस्तै लाग्यो है झिरी. फेरि नि झिरी, माया गर्ने मान्छेलाई विश्वास नगर्नु भनेर भन्न खोजेको छ होइन, तर कहिलेकाहीँ माया भन्दा पनि आफ्नो बारेमा स्वार्थी भएर सोच्नुपर्छ होला है. मेरो मतलब नि हामी अरूको मायामा यति डुब्छौँ कि कहिलेकाहीँ मुख्य कुरा वा भनौ न आफ्नो प्राथमिकताको कुराहरू नै भुल्छौँ क्या. म पनि सबिनको कुरामा सहमत छु है साथी. त्यसैले निर्णय लिँदा भावनात्मक नभएर विश्लेषणात्मक रूपमा के गर्दा ठिक होला भनेर सोच्नुपर्छ होला है. हुन त झिग्री, यति धेरै माया गर्ने मान्छेको यथार्थ बुझ्दा कहिलेकाहीँ ठेस अवश्य पुग्छ. जुन तपाईँसँग पनि भयो, फेरि आफ्नो प्रेमीको श्रीमती छ भनेर थाहा पाउँदा पाउँदै तपाईँलाई कति पीडा भयो होला भनेर पनि हामी महसुस गर्न सक्छौँ। तर त्यति भन्दैमा नि झिके, कहिलेकाहीँ हामीले चिने जानेको मान्छेको नि कति कुरा हामीलाई थाहा नै हुँदैन, र यदि आफूले त्यो व्यक्तिसँग जीवन बिताउने निर्णय नै गरिसक्यो भने त्यो व्यक्तिको जीवनलाई नजिकबाट निहाल्नै पर्छ होला है। भन्नाले नि साथी, तपाईँले आफ्नो प्रेमीलाई भेटेको 5 महिना मात्रै भयो भन्नुभयो, तर के तपाईँले आफ्नो प्रेमी के गर्छ, कहाँ बस्छ, उसको घर परिवार कहाँ हो, अर्को श्रीमती छँदा छँदै तपाईँसँग बिहे गर्यो भने पछि के उसको परिवारले स्वीकार्छ कि स्वीकार्दैन, त्यो कुरा बुझ्नु भने एकदमै जरुरी छ जस्तो लाग्छ है मलाई त। त्यही भएर झिक्री, आफ्नो प्रेमीलाई तपाईँ यति विश्वास गर्नुहुन्छ भने तपाईँको प्रेमीले पनि त तपाईँलाई त्यसरी नै माया गर्नु पर्यो नि, हो कि न भन्नुहोस् त। त्यसैले यो प्रश्न आफ्नो प्रेमीलाई सोध्नु पर्छ होला कि यदि आज तपाईँ यसरी खुलेर कुरा गर्नुभयो भने तपाईँको प्रेमीको मनमा के छ, के उसले तपाईँलाई प्रेमिकाको रूपमा मात्रै हेर्नुहुन्छ कि अरू कुनै रूपमा, त्यो पनि स्पष्ट हुन सक्छ नि। र सबिन, मलाई त के लाग्छ भने नि साथीले आफ्नो प्रेमीलाई के पनि सोध्नु पर्छ होला भने नि घरमा भएको श्रीमती हुँदा हुँदै किन उहाँलाई प्रेम प्रस्ताव राख्यो, किनकि समालोचनात्मक रूपमा सोच्नु पर्दा त साथीको प्रेमीले उहाँसँग आफ्नो बिहेको बारेमा भन्नु भएको झुटले साथीको मात्रै होइन उहाँको प्रेमीको श्रीमतीको पनि त जीवन बर्बाद हुन पुग्ला नि। हो नि, यो त एकदमै सोच्नु पर्ने कुरा हो है झिक्री। यो प्रश्नको उत्तर पनि त तपाईँले आफ्नो प्रेमीलाई सोध्नु पर्छ होला। तर यहाँ कुरा प्रश्न सोधेर चित्त बुझाउनेको मात्र होइन, यहाँ कुरा तपाईँको भविष्यको पनि छ है झिक्री। स्पष्ट साथ भन्नु पर्दा नि झिक्री, आज यदि तपाईँले तपाईँको प्रेमीले भनेको हरेक कुरालाई आँखा चिम्लेर विश्वास गर्नुभयो र भोलि गएर उहाँले तपाईँले आजभन्दा पनि ठुलो अन्यलमा राख्नुभयो भने चाहिँ के गर्नुहुन्छ त्यतिखेर? त्यही त, त्यसैले नि सबिन, मलाई त के लाग्छ भने नि साथी, आत्मजागरुक हुनु पर्यो। के मैले उसलाई साँच्ची नै माया गरेको हो, के म उसँग जीवन बिताउन चाहन्छु, यो प्रश्न आफूले आफूलाई सोध्नु पर्छ होला है। हो झिक्री, कहिले काहीँ हामी कसैको सहारा पाउन, माया पाउन यति अकोहरू हुन्छौँ कि भविष्यको बारेमा सोच्न छोडिदिन्छौँ। त्यसैले के कुरा ठुलो छ तपाईँको लागि, त्यो कुराको बारेमा प्रश्न हुनुपर्छ होला। हुन त तपाईँको प्रेमीले तपाईँसँग माया गर्छु भनेर तपाईँसँग बिहे पनि गर्न सक्नुहुन्छ, तर बहुविवाहलाई हाम्रो समाजले त्यति राम्रो मान्दैनन्। त्यसैले झिके बिहे गरेर अगाडि बढ्ने निर्णय लिनुभयो भने समाजबाट प्राप्त हुने लाञ्छना र भेदभावसँग त तपाईँ तयार हुनुहुन्छ त। फेरि झिके बिहे गर्नु, सँगै बस्नु भनेको त सजिलो काम पनि त होइन नि। त्यसैले तपाईँ र तपाईँको प्रेमीको आर्थिक स्थितिले यत्रो ठुलो जिम्मेवारी धान्न सक्ला र? यहाँ कुरा धेरै छ है साथी, फेरि एक्लैले यस्तो ठुलो निर्णय लिन पनि त राम्रो हुँदैन नि। विश्वासिलो मान्छेको कुरा सुन्दा पनि तपाईँ धेरै राम्रो हुन सक्छ। मेरो मतलब नि साथी, तपाईँको आमासँग यो बारे परामर्श गर्दा अझै राम्रो पो हुन्छ कि? हो झिक्री, एकदमै राम्रो कुरा भन्यो है सविताले। इमेलमा लेख्नु भए जस्तै तपाईँको आमाले पनि तपाईँको बुवाको मृत्यु भएपछि दोस्रो बिहे गर्नुभएको छ, त्यसरी उहाँसँग परामर्श लिँदा अझै राम्रो हुन्छ होला, किनकि उहाँले संसार देख्नु भएको छ, के कुरा राम्रो हो, के कुरा नराम्रो हो भनेर उहाँले तपाईँसँग भन्न सक्नुहुन्छ नि। र यदि तपाईँको प्रेमीले तपाईँलाई स्वीकार्नु भयो भने समाजमा बाँच्न घर परिवारको साथ अवश्य चाहिन्छ नि, के कसो झिक्री? हो नि, र साथी यो सबै कुराहरूले तपाईँलाई कति धेरै मानसिक तनाव पनि भइराखेको होला। तपाईँले इमेलमा लेखे अनुसार तपाईँको बिबिएको एक्जाम पनि आउन लागिसक्यो, त्यसैले यो समस्याले जस्तो सुकै मोड लिए पनि आफ्नो पढाइ चाहिँ नबिगार्नु होला। किनकि नि साथी, राम्रो नराम्रो जे भए पनि राम्रो पढाइ र सिप भएको मान्छेले सजिलैसँग समाजमा शिर ठाडो गरी बाँच्न पाउँछन् नि। त्यसैले झिक्री प्रभावकारी रूपमा आफ्नो प्रेमीलाई अब आउँदा दिनमा उहाँ र तपाईँको सम्बन्धको मोड कस्तो हुन्छ त भनेर सोध्नुपर्छ होला। यदि तपाईँले उहाँले स्वीकार्नुहुन्छ भने उहाँको पहिलो श्रीमतीको के हुन्छ त, सामाजिक र पारिवारिक स्वीकृतिका लागि उहाँले के पहल गर्नुहुन्छ भनेर पनि बुझ्नुपर्छ होला है। हो नि, किनकि नि साथी, आफूले यति धेरै माया गरेको मान्छेबाट एक किसिमको सुनिश्चितता जसले पनि खोज्छ। तर साथी, यदि तपाईँको प्रेमीले तपाईँले चाहनु भएको जस्तै दिन सक्दिन भनेर भन्नुभयो भने चाहिँ तपाईँले पनि जो मान्छेले मेरो खुसीका लागि सोच्दैन त्यो मान्छेसँग जीवन बिताउने सपना देख्नु कतिको राम्रो हो भनेर पनि सोच्नु पर्छ होला है। हो झिक्री, जस्तो सुकै निर्णय लिए पनि आफूलाई हानि नगर्ने निर्णय लिनु होला। यदि फेरि पनि हाम्रो सल्लाह सुझाव चाहियो भने चाहिँ हामीलाई पक्कै पनि लेख्नु होला है त झिक्री। मनोरञ्जन पूर्ण चटपटे खबरहरू, रमाइलो रमाइलो तथ्यपूर्ण जानकारीहरू, मन छुने लेख तथा युवाहरूको सफलताका कथाहरू, साथीसँग मनका कुरा, टिमको अप टु डेट जानकारी, गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी, बस बस बस बस बस। भेट्नुहोस् हामीलाई चौबिसै घन्टा सातै दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन। त्यसैले आउनुहोस्, जोडिनुहोस् नयाँ पुस्तासँग, लग इन गर्नुहोस् हाम्रो वेबसाइट www.ssmk.org। Where your voice counts. आजको लागि हाम्रो जाने बेला पनि भइसक्यो, तर अर्को हप्ता तपाईँकै रेडियो सेट मार्फत हाम्रो भेट त भइ नै हाल्नेछ। तर त्यो दिन जेल्ने झिगी, हामीलाई पत्राचार गर्न चाहिँ नभुल्नु होला है। हामीलाई पत्राचार गर्ने ठेगाना हो साथी सबिन र सविता, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 117 काठमाडौँ नेपाल। र हामीलाई फास्ट फास्ट इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। र त्यसै गरी नै झिक्री, तु एसएमएस पठाउनको लागि मोबाइलको म्यासेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्नो मनको भावना भुर्र लेखेर पठाउन सक्नुहुन्छ। अर्को हप्ता फेरि भेट्ने बाचा सहित साथीसँग मनका कुराको सम्पूर्ण टिम, आयुष, कला र म सविता, र म तपाईँकै हसिलो रसिलो चिटिक्क बनेको झिक्री पनि बिदा माग्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।